प्रभुको स्तुति भएको होस्। यो नयाँ बिहानी 2017 सालको पहिलो हप्ता चाहिँ हामीले पाएका छौँ। अङ्ग्रेजी महिनाको पहिलो हप्ता, पहिलो प्रभुको स्तुति गर्ने, आराधना गर्ने समय, र नेपाली क्यालेन्डर अनुसार चाहिँ अन्तिम हप्ता शनिबार हामीले पाएका छौँ। प्रभुको स्तुति भएको होस् र सबैजना उपस्थित मण्डली परिवारलाई मेरो तर्फबाट जय मसीह स्वीकार्नुहोस् र 2017 शुभकामना, र तपाईँ प्रभुमा रहेर चाहिँ तपाईँहरू मण्डली परिवारलाई मेरो आफ्नो व्यक्तिगत र आत्मिकी जीवनबाट तपाईँहरूको परिवारमा, तपाईँहरूको आर्थिक क्षेत्रमा, आत्मिक जीवनमा र तपाईँहरूको नाता गोतामा म प्रभुमा रहेर आशिष बोल्दछु। आमेन। हुन्छ, यो समयमा छोरा भेकाले अघि बोलाउँदै गर्नुहुन्छ असल वचन प्रचार गर्ने, तर असल मभन्दा पनि परम प्रभु परमेश्वर पिता पुत्र पवित्र आत्मा हुनुहुन्छ, जस परमेश्वरको असल छोरी हुनलाई यो पद मैले पाएको छु। यो पद चाहिँ मैले वास्तवमा भन्नुपर्दा न त मेरो ज्ञानले, न त मैले कुनै कमाई गरेर, दुःख गरेर, परिश्रम गरेर पाएको छैन। उहाँको अगुवाई, पवित्र आत्माको अगुवाई र प्रकाशमा रहेर प्रभुले जुन वचनहरू मलाई देखाउनुहुन्छ मण्डलीको लागि, सोही बाँड्नको लागि उहाँले मलाई असल बनाउनु भएको छ। हालेलुया। म वचनमा जानुभन्दा अगाडि म बहिनी रुथलाई 2 मिनट समय दिन चाहन्छु, उहाँले केही बोल्दै हुनुहुन्छ तपाईँहरूको माझमा। मान्छु है, आज साह्रै खुसी लाग्छ नाच्दिन। धन्यवाद विशेष परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूलाई ख्रिस्ट यीशुको नाउँमा जय मसीह। आज बिहानमा चाहिँ मसँग प्रभु चाहिँ यति साह्रो हृदयमा चाहिँ बोलिराख्नु भएको कुरा चाहिँ मैले देखिराखेको, मेरो जीवनमा चाहिँ अहिले पनि ममा चाहिँ परमेश्वरको उपस्थिति चाहिँ भइराखेको मैले देख्दैछु है। मेरो कानहरूबाट, मेरो आँखाहरूबाट कति कस्तो प्रकारको भित्र त्यो आगोको त्यो तातो खालको धुवाँ निस्किराखेको चाहिँ मैले अनुभव गर्दैछ है। यति साह्रो भित्र, यति साह्रो जलन चाहिँ प्रभुले मलाई दिइराख्नु भएको छ है। म यति अरू बेला म मेरो धन्यवादको आँसुले प्रभुलाई आदर साथ प्रशंसा गरिदियो भने आज मलाई यति साह्रो हाँसो मन लाग्यो, यति साह्रो, तर म यति साह्रो कसरी हाँस्ने है, कस्तो खालको हाँसो चाहिँ मेरो जीवनमा चाहिँ प्रभुले दिइराख्नु भएको छ। अघि भाइ भेगाले भन्दै गर्दा झन् मलाई अति नै यो त भन्नै पर्छ है, भन्नै पर्छ भनेर मनमा चाहिँ लाग्यो। अनि प्रभुले चाहिँ हाँसोको अभिषेक चाहिँ यो बिहान दिँदै हुनुहुन्थ्यो। प्रभुलाई धन्यवाद होस् है। म नाच्दै गर्दा, म प्रशंसा गर्दै गर्दा यति साह्रो हाँसो लाग्यो, अनि यस्तो पनि लाग्यो देखिराखेको, हेरिराखेकोले त मलाई जस्तो पनि लाग्यो है। यति साह्रो हाँसो लाग्यो। 2055 जब हाम्रो गाउँमा पवित्र आत्माको अभिषेकले हरेक मानिसहरूमा प्रभुले काम गर्दै हुनुहुन्थ्यो, कतिलाई चाहिँ सैदले कतिचोटि अलिकति कन्डोरमा नआएको कारणले त्यस्तै त्यस्तै प्रकारको पनि भइराखेको थियो। हामी यति साह्रो मग्न थियो, मानिसहरूले भन्थे क्रिस्चियनहरू चाहिँ त्यो ढोलबस्याङको मसन घाटी ल्याएर छोइदिएर पागल भएछ भनेर भनिराखेको कुरा पनि मैले चाहिँ याद गरिराखेको कि साँच्चीले मानिसले प्रभुमा हामीलाई पागल भन्छ, तै पनि हामी केही पनि छैन है, प्रभुमा हामी पागल जस्तै परेर हामी नाच्न सक्छौँ, गाउन सक्छौँ, रुन्न सक्छौँ। प्रभुको उपस्थितिले हामीलाई नाच्न सिकाउँछ, रुन्न सिकाउँछ है, गाउन सिकाउँछ। अनि मलाई साह्रै आनन्द लाग्यो यो 2016-17 सुरुवातको दिनदेखि नै मसँग यति साह्रो प्रभु चाहिँ बोल्नुभयो कि अस्तिको दिनमा, अस्तिको हप्तामा म एउटा कुरा भन्छु, अस्तिको हप्तामा चाहिँ जब बेगा भाइले चाहिँ मलाई चाहिँ केही घोषणा भनी शब्द चाहिँ प्रभुले दिँदै हुनुहुन्छ, हामीले घोषणा गर्नुपर्छ। अनि मेरो यो दिमागमा आयो, मेरो परिवारको लागि त घरको खाँचो छ, हामीले घरमा घरको लागि निरन्तर प्रार्थना गर्दैछ, घर चाहिँ पाएको घोषणा गर्नुपर्छ भनेर मेरो दिमागमा चाहिँ त्यो कुरा आए। अनि म त्यो शब्दले घोषणा गर्छु भनेर मेरो यहाँनिरसम्म त्यो शब्द आइसकेको थियो, कोही आएर त्यो शब्दलाई चाहिँ मेरो मुखलाई थुनिदिनु भयो, त्यो परमेश्वरको हात थियो है, त्यो शब्द बोल्न दिनु भएन, अनि त्यो घरको घोषणा गर्ने शब्द दिनु भएन। एकैछिन मेरो भित्र त्यो शब्द बोल्ने बोल्छु भनेर एकदमै तयार भइराखेको थियो, तर कोही आएर मेरो मुखमा यसरी चुप त्यो शब्दलाई चाहिँ रोक भनी आवाज आए। त्यसपछि चाहिँ मेरो मुखबाट प्रभु 2017 मेरो मण्डलीले प्रभु तपाईँलाई नजिकबाट चिनेको, प्रभु सुन्न सकेको, तपाईँलाई देख्न सकेको, अनि क्वायरलाई चाहिँ पवित्र आत्माको शक्तिमा उन्नति र वृद्धि अनि नयाँ प्रकाशले भरेको म घोषणा गर्छु भने कुरा चाहिँ मेरो मुखबाट चाहिँ निस्केँ। अनि त्यसपछि म अचम्मै लागेँ, किन किन किन भइराखेको थियो। प्रभुले भने ईश्वरको राज्य खोजी गर, सबै कुरा चाहिँ खपिदिने छ, अनि त्यो कुरा चाहिँ खोजिराख्नु पर्दैन, तिम्रो घरको लागि घोषणा गरिराख्नु पर्दैन। जसले परमेश्वरको राज्यको घोषणा गर्छ, जसले उन्नति आत्मिक उन्नति र वृद्धिको घोषणा गर्छ, त्यो चाहिने कुरा चाहिँ तिम्रो पछि पछि त्यो कुराले लखट्ने छ भने कुरा चाहिँ मलाई प्रभुले बोल्नुभयो। म यति साह्रो खुसी लाग्यो है, अनि धन्यवाद आशिष त बाँडिराख्यो भने धेरै नै छ, आउँदो दिनहरूमा बाँच्छु। अनि धन्यवाद प्रभुलाई, विशेष धन्यवाद। मलाई चाहिँ एक प्रकारको हाँसो अहिले पनि छ मेरो भित्र है, म एकदमै हाँसो मन लागिराखेको छ। धन्यवाद। प्रभुले चलाउन चाहनुहुन्छ भने हरेक व्यक्ति कसरी चल्छ त्यो आफ्नै ज्ञानमा बुद्धिमा नभइकन प्रभुको अभिषेक जनहरू चाहिँ प्रभुको अभिषेकद्वारा नै जिउनेछ, आनन्दित हुनेछ। हामीले वचनहरूमा अघि वचन आराधना गर्दै गर्दाखेरि वचनको आदि भाग, म जहिले पनि वचन प्रचारको लागि जब तयार भएर आउँछु आदि भाग चाहिँ मेरो वचनको समय आराधनाले अगुवाई गरिराखेको जब म पाउँछ नि प्रभुलाई एकदमै धेरै धन्यवाद दिन मनपर्छ। किनभने हाम्रो आपसी भेटघाट, व्यक्तिगत भेटघाटमा के कस्तो भन्ने त हुँदैन, तर पनि हामी तयार गर्दै गर्दा चाहिँ प्रभुले चाहिँ आदि भाग आराधनाको अगुवाई चाहिँ कोयर झुन्डलाई र आदि भाग चाहिँ मलाई, अनि एउटै समानतामा रहेर प्रभुको आराधना गर्नलाई प्रभुले मलाई अगुवाई गर्दै हुनुहुन्छ म जान्दछु। त्यस कारण म यति खुसी छु आजको आराधना सेवाको स्तुति प्रशंसाको भागहरू हामीले लिएका छौँ, त्यसमा पनि हामी एकदमै आशिषित बनेका छौँ। हालेलुया। म तपाईँहरूको बिचमा वचनमा जानुभन्दा अगाडि एउटा सानो खण्डलाई लिएर मात्र म वचनमा तपाईँहरूलाई लिएर जाँदैछु। हामी आज यस मण्डलीमा आज जति पनि छौँ, हाम्रो शारीरिक अवस्थाहरू कमजोर हुन्छ, आत्मिक जीवनमा निराशाहरू आउँछ। हाम्रो शरीरको हिसाबले हेर्नु हो भने हामी अहिले कतिपटक हामीलाई धेरै ठुलो समस्याहरू आइराखेको छ हाम्रो मण्डलीमा, ठुलो रोगहरू, क्यान्सर रोगका पीडितहरू हाम्रो मण्डलीमा छन्। अनि साँच्चै नै भन्नु हो भने यो रोगबाट हामीलाई छुटकारा मिल्नको लागि अथवा पूर्ण रूपमा निको हुनको लागि तपाईँ र मलाई चाहिँ एउटा हृदयमा आएको शब्द चाहिँ यस्तो हुन्छ कि हामी कहाँनिर चाहिँ यो ठुलो रोगलाई देखाउन जाउँ, कुन डक्टर, अनुभवी डक्टरहरूबाट त्यो रोगहरू निको हुन्छ भन्ने हामीलाई लागिरहेको हुनसक्छ, अथवा हामीले गरिराखेका छौँ पनि। तर प्रियहरू, म तपाईँलाई भन्न चाहन्छु, प्रभुमा रहेर 2017 यो शुभ बिहानीदेखि नै मैले 17 1 तारिकदेखि नै मैले प्रभुमा एउटा प्रण र प्रतिज्ञा गरेको छु, जो चाहिँ संसारका कुराले होइन तर अब मलाई आत्माको कुराहरूले मात्र बहाउँदछ, अनि त्यही कुराको म घोषणा गर्दछु। यदि त्यस्ता व्यक्तिहरू आज तपाईँहरू अझै पनि चिन्तामा बोझमा हुनुहुन्छ भने वचनभन्दा अगाडि आज वचनमा नै आधारित रहेर म तपाईँहरूको जीवनमा सुस्वास्थ्य, अभिषेक, चङ्गाई र विजयको घोषणा गर्दछु। साँच्चै नै मलाई पनि त्यही शब्दहरू प्रभुले घोषणा गर्नु, मैले तँलाई दिएको अधिकार तैँले ठिक प्रकारले प्रयोग गर्नु भनेर चाहिँ उहाँले मलाई एउटा आवाज दिनुभयो। उहाँ धेरै प्रकारले मसँग दर्शनहरूमा बोल्नुभयो, म यति साह्रो खुसी थिएँ। 2016 मैले जब नियाले 2016 अन्तिम घडीहरूमा मेरो जीवनमा यति साह्रो चोट आयो, दुःख आयो, निराशा आयो, अभाव आयो, अनि म चाहिँ यति साह्रो आँतिएँ नि मैले अब सबै कुराहरूबाट सन्यास लिनुपर्छ। यस्तो समयसम्म मलाई एकदमै धेरै रुवायो, म धेरै आँसुसँग प्रभुको चरणमा आएँ। तर त्यो अन्त्यमा 2016 अन्तिम दिन न्यू इयर मनाउने तयारीमा भएको दिनमा चाहिँ प्रभुले मलाई एकैछिन मेरो चरणमा आएर प्रार्थना गर र पुरानो कुरा 2016 बिर्सेर अब त नयाँ दिनको सुरुवात गर, तँबाट र तेरो मण्डलीबाट म मेरो महिमा लिनेछु। आमेन। त्यसै कारणले मैले चाहिँ त्यो दिनदेखिबाट मेरो जिब्रोबाट अब नकारात्मक कुरा होइन, मलाई दुःख दिने, मलाई सताउने मेरा विरोधीहरूको लागि पनि म आशिष बोल्दछु। आमेन। मैले प्रभुमा प्रतिज्ञा गरेँ र त्यसै कारणले गर्दा हामी चाहिँ डक्टरकोमा जान्छौँ, मेरो रोगहरूको बारेमा पहिले नै भनिदिएको भए, उहाँहरूबाट मैले सान्त्वना लिन पाएको भए भने हामीलाई लागिरहेको हुन्छ। कोही पनि यस्ता व्यक्तिहरू छैनौँ हामी रोग देखाउन, हामीले रोगको चेकअप गर्नको लागि जाँदाखेरि केही नजानेको, दबाई सम्बन्धी ज्ञान नभएको, रोगका लक्षणहरू सम्बन्धी ज्ञान नभएको डक्टरमा हामी जान चाहँदैनौँ, जान चाहन्छौँ चाहँदैनौँ। हामी त अनुभवी, हामीले एउटा शब्द भनेपछि हाम्रो जीवनको बारेमा रोगहरूको लक्षण सहित हामीलाई सबै रोकथामको विषयहरू भनिदिउन् भन्ने हामी चाहन्छौँ। आज त्योभन्दा पनि महत्त्वपूर्ण चाहिँ हाम्रो जीवित परमेश्वर पिता पुत्र पवित्र आत्मा तपाईँ र मसँग हुनुहुँदा हुनुहुँदै पनि हामी चाहिँ कतिपटक हामीले संसारिक डक्टरमाथि भरोसा गरिरहेका हुन्छौँ। त्यसै कारणले प्रियहरू म वचनको शीर्षक चाहिँ मैले लिएर आएको छु पवित्र पुस्तकबाट, पवित्र आत्मा र परमेश्वरको जीवित वचन। आजको मुख्य शीर्षक, वचनको शीर्षक रहेको छ, एउटा खण्डबाट म पढ्छु र त्यसको साथ दिने सानो सानो खण्डहरूबाट नै म तपाईँहरूसँग बोल्न लागिरहेको छु। अघि मात्र हाम्रो पवित्र आत्माको सेवकाई भयो, धेरै हाँसो, लुकास छोरालाई पनि हाँसो दिनुभयो, त्यो अनौठो प्रकारको हाँसो, त्यो हाँसो खेलाँचीको हाँसो, खिस्सी गर्ने हाँसो थिएन, मन नलागि नलागि हाँस्ने हाँसो थिएन, पवित्र आत्माको हाँसो थियो। आमेन। आत्माको बता आएर मलाई छोइदे यीशुको जीवन ल्याइदेऊ। साँच्चै नै आज तपाईँ र म चाहिँ सुखा हार, प्रभु बिना हामी अलगिएर जब रहन्छौँ भने तपाईँ र मेरो त्यो हारहरू चाहिँ सुखा, केही पनि हुन नसक्ने, तर यस्तै सुखा हारहरूलाई उहाँले पवित्र आत्माद्वारा हाम्रो जीवनमा जीवन ल्याइदिनु भएको छ। प्रभु यीशुको जीवन तपाईँ र मेरो जीवनसँग ल्याइदिनु भएको छ, उहाँले भिन्दै आत्मा दिनुभएको छैन। मैले प्रार्थना दाबी साथ प्रार्थना गरेको छु कि प्रभु तपाईँले मलाई यहोशु र कालेब जस्तै बनाउनुहोस्। त्यहाँनिर हेर्दाखेरि यहोशु र कालेब जब लडाइँमा जानुभन्दा अगाडि उसलाई साथ दिने व्यक्तिहरूले ती मानिसहरूलाई दैत्य जस्तो देखेका थिए, एकदमै डरलाग्दो शैतान रूपी शरीरलाई देखेका थिए, तर यहोशु र कालेबले ती मानिसहरूलाई फट्याङ्ग्रा जस्तै देखेका थिए। आमेन। हामीले सानो कुराहरू देख्नुपर्छ हाम्रो संसारिक अवस्थाहरूका सबै शत्रुहरूलाई। शत्रु चाहिँ हाम्रो व्यक्ति होइन, कुनै पनि मानिस होइन, तर शैतान दियाबोलोस हो, त्यसको विरोध गर्नलाई तपाईँ र मलाई वचन र पवित्र आत्माको खाँचो छ भनेर चाहिँ आज विशेष गरेर म तपाईँहरूको माझमा बोल्न गइरहेको छु। आत्मिकी युद्धको तयारीमा जुटेका हामी क्रिस्चियन प्रेमीहरू, म तपाईँहरूलाई भन्न चाहन्छु कि सबैसँग तोकिए बमोजिम अनुभवहरू हुन सक्छ। तपाईँहरूसँग धेरै अनुभव होला आत्मिक युद्धमा तपाईँहरू निक्लिराख्नु भएको छ भने, तपाईँहरूले बेजोड परिश्रम गरिराख्नु भएको होला आत्मामा अघि बढ्नको लागि, तपाईँहरूसँग धेरै दर्शनहरूको थुप्रो होला प्रभु म अझै अगाडि बढ्नको लागि तपाईँहरूले धेरै नौलो योजनाहरू बनाइराख्नु भएको होला असल कदम चाल्दै हुनुहुन्छ होला तर प्रियहरू म भन्न चाहन्छु म एउटा क्रिस्चियनको नाताले हामी परमेश्वरको वचनमा जब जरा गाडिएर जाँदैनौँ हामी लामो समयसम्म टिकिराख्न सक्दैनौँ हालेलुया यो प्रभुको वचनले भन्दछ हामीसँग धेरै दर्शनहरू हुन्छ हाम्रो योजनाहरू हुन्छ हामी आत्मामा धेरै बढ्न चाहन्छौँ फेरि पनि म भन्दछु तपाईँ र मेरो जीवन वचनसँग जरा गाडिएर रहेको छैन भने प्रियहरू हामी एकैछिनमा त्यो जरा उक्लिएर गुल्टिएको रुख जस्तै बाढी आउँछ भेल बग्छ बाढी सुकेको त्यो खोला जस्तै हुन्छ प्रियहरू त्यसै कारण एउटा क्रिस्चियन जीवन चाहिँ सधैँभरि हाम्रो जरा चाहिँ प्रभुमा प्रभुको वचनमा गाडिएर रहन आवश्यकता छ अब म वचनको कुराहरूमा ल्याउँदछु कि वचन के हो त परमेश्वरको वचन चाहिँ पवित्र धर्मशास्त्र बाइबलमा दुईवटा अर्थहरू लगाएको मैले पाएँ त्यहाँनिर चाहिँ पहिलो चाहिँ बाइबल जो अहिले सबैको साथमा छ यो बाइबललाई हामी हेर्छौँ भने यो परमेश्वरको लिखित वचन हो यहाँनिर धेरै पवित्र आत्माको प्रेरणाबाट हरेक साहसी प्रभुका दासहरूले लेख्नु भएको थिए है यो चाहिँ पवित्र बाइबल यो वचन हो परमेश्वरको र दोस्रो कुरा चाहिँ प्रभु येशू ख्रीष्ट चाहिँ देहधारी हुनुभयो अनि यो देहधारीले हामी योहन्ना एक अध्यायले हेर्छौँ भने आदिमा परमेश्वर हुनुहुन्थ्यो आदिमा परमेश्वर वचन हुनुहुन्थ्यो वचन परमेश्वर हुनुहुन्थ्यो र वचनमा चाहिँ प्रभु हुनुहुन्थ्यो अनि त्यसै कारण यो वचन चाहिँ प्रभु येशू ख्रीष्ट सृष्टि हुनुभन्दा अगाडि नै थियो भनेर चाहिँ यहाँ वचनमा व्याख्या गरेको हामी योहन्नाको पुस्तक एकमा नै हामीले त्यहाँनिर थाहा पाउँदछौँ उहाँले यो वचन चाहिँ आफ्नो देहको रूपमा सारा मण्डलीलाई दिनुभएको छ यो हामीले मान्नुपर्ने कुराहरू अनि परमेश्वरको वचनको शक्ति र अधिकारताको खोजी गर्नलाई पवित्र आत्माले तपाईँ र मेरो लागि गवाई दिइराखेको छ गवाई दिने काम चाहिँ पवित्र आत्माले मात्र गर्दछ अब तपाईँ र मसँग वचन छ भने पवित्र आत्मा हामी माथि आउनुहुन्छ अनि उहाँले प्रकाशमा बोल्नको लागि स्वर्गीय ज्ञान र बुद्धि हृदय र आत्मा उहाँले दिनुहुन्छ कसको वचन त भनेर हामी भन्छौँ धेरै पटक वचन कसको वचन कोही पनि व्यक्तिको होइन वचन कोही व्यक्तिले लेख्यो भन्दैमा त्यही व्यक्तिको होइन पवित्र आत्मा मैले अघि पनि भने पवित्र आत्माको प्रेरणाबाट लेखिएको वचन चाहिँ तपाईँ र मैले पढ्दैछौँ अहिले अहिले यहाँ सुनेका छौँ मेरो वचन होइन तर यो चाहिँ पवित्र आत्माले अधिकारसँग बोल्न दिनुभएको कारणले गर्दा यो वचन चाहिँ परमेश्वरको हो र हामीले अङ्ग्रेजी शब्दमा अथोरिटी भनेर धेरै पटक हाम्रा प्रभुका दासहरूले प्रयोग गरेको हामी सुन्छौँ त्यो अधिकार चाहिँ आज हरेक व्यक्तिलाई दिनुभएको छ अनि वचन हामी हेर्छौँ भने वचन उत्पत्तिदेखि प्रकाशसम्म धेरै वचन लेखेका लेखकहरूले चाहिँ पवित्र आत्माको प्रेरणाबाट उत्साहबाट चाहिँ लेखिएको कुरा हामी पाउँदछौँ उहाँले हामी हेर्छौँ भने धेरै वचन लेखकहरू आत्मामा कमजोरी थिए उनीहरूको जीवनमा धेरै हल्लाउने समस्याहरू आए उनीहरू कमजोरी थिए धेरै मानिसले भन्छ फलाना फलाना त यस्तो व्यक्ति थियो यस्तोले लेखेको वचन भनेर चाहिँ धेरै प्रकारले हामी व्याख्या गरेको पाउँदछौँ अहिले विशेष झुटो शिक्षकहरूले तर पवित्र आत्माको प्रेरणाबाट हरेकलाई कमजोरी अवस्था बाइबल चाहिँ यस्तो धर्मशास्त्रको पुस्तक हो जहाँ चाहिँ धार्मिकताको कुरा सत्यताको कुरा मात्र नभइकन हरेक व्यक्तिको कमजोरी पक्षहरूलाई पनि बताइरहेको हामी बाइबलमा पाउँदछौँ अनि त्यसै कारणले गर्दा आज त्यो सबै कमजोरी हुँदाहुँदै पनि प्रभुले आफ्नो महिमाको लागि प्रयोग गर्ने व्यक्तिहरू चाहिँ हामीले पाइरहेका छौँ अब म तपाईँहरूलाई एउटा वचनको खण्डमा लैजाँदछु दुई तिमोथी 3:16-17 विशेष आजको पाठ चाहिँ यहीँबाट मैले सुरु गर्दैछु दुई तिमोथी 3:16-17 17 यसरी लेखेको छ, म सबैजनाको निम्ति पढिदिनेछु। सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यी सिकाउनलाई, अर्थ दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भए सिद्ध भएको होस्। आमेन। अब हेर्नुहोस् है, यहाँनिर उत्पत्तिदेखि प्रकाशसम्मको सबै पुस्तकहरू पवित्र आत्माको प्रेरणाबाट, परमेश्वरको प्रेरणाबाट भएको हो। यो चाहिँ पहिलो कुरा सिकाउनलाई, दोस्रो अर्थी दिनलाई, तेस्रो सच्याउनलाई, चौथो धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि त्यो धार्मिकताको लागि परमेश्वरको जन हरेकजना चाहिँ सुकर्ममा पूर्ण रूपले सुसज्जित, सुसज्जित भनेको चाहिँ सजिएको, सिङ्गारिएको वचनले, अनि कुनै पनि बाहिरी वस्त्रहरूले होइन, तर प्रभुको वचनले नै सुसज्जित भएको, तयार भएको अथवा खारिएको, वचनमा परिपक्व भएको होस् भनेर चाहिँ पाउलले लेखेको पुस्तकलाई चाहिँ हामीले हेरिरहेका छौँ। पाउल पनि कमजोर व्यक्ति थिए, जसको जीवनीलाई हामी हेर्छौँ भने प्रभु यीशु ख्रीष्टको घोर विरोधी, प्रभुका जनहरूलाई दुःख दिने व्यक्ति, प्रभुले चाहिँ आत्माद्वारा दमस्कसको बाटोमा चाहिँ परिवर्तन गरी आफ्नो महिमाको लागि चुन्नुभयो। अनि जब उहाँको बोलावट पावलले पाए, त्यसपछि चाहिँ उसको जीवन हेर्छौँ भने कुनै पनि संसारिक कुराहरूमा बितेको हामी पाउँदैन। धेरै पटक उसले रोमको यात्रा गर्दा उसले जहाजमा खाएका हन्डरको बारेमा, आफ्नै प्रियजन, आफ्नो मण्डलीका विश्वासीहरूले त्यागेको, आर्थिक अवस्थामा कमजोर हुँदा भोक प्यासमा उपवास सहित आफ्नो आँसुहरू प्रभुलाई देखाएको कुराहरू पाउलको जीवन यात्रामा हामी हेर्दछौँ। आज त्यही व्यक्ति, त्यही कमजोर व्यक्तिलाई प्रभुले आफ्नो वचनद्वारा चलाउनु भएको छ आत्माको प्रकाशमा, जुन प्रकाश र अधिकार बोल्नको लागि, वचनहरू लेख्नको लागि पावलले अधिकार पाएको छ। आमेन। त्यो अधिकारको पुस्तकलाई आज तपाईँ र मैले पाठ गरेका छौँ। पावलले भनेको हामी पाउँछौँ कि सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको। यो ग्रिक शब्दमा परमेश्वरबाट प्रेरित भएकोलाई चाहिँ परमेश्वरद्वारा सास फुकिदिएको, परमेश्वरको प्रेरणा पाउनु भनेको चाहिँ जीवनको सास फुगाएर फुकिदिनु। आज वचनमा जीवनको सास छ, परमेश्वर वचन हुनुहुन्छ। जब तपाईँ र म वचनमा छैनौँ भने हामी परमेश्वरको सन्तान कदापि हुन सक्दैनौँ। क्रिस्चियन हुन सक्छौँ, क्रिस्टलाई केही समय पछ्याउने व्यक्तिहरू हुन सक्छौँ, तर असल क्रिस्चियन प्रभुका, ख्रिस्टका छोराछोरी हुन सक्दैनौँ। त्यसै कारणले गर्दा उहाँले चाहिँ हामीलाई वचनद्वारा जीवनको सास फुकिदिनुभयो, जुन जीवन चाहिँ सच्याउनलाई, सिकाउनलाई, अर्थ दिनलाई र धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ भनेर चाहिँ पावलले भन्दछ। र पावलले फेरि पनि भन्दछ कि सबै पवित्र शास्त्र परमेश्वरको आत्माद्वारा सास फुकिएको छ। पवित्र शास्त्रको सम्पूर्ण अधिकार पवित्र आत्मामा निहित छ, उहाँमै यसको लेखक हुनुहुन्छ। आमे। परमेश्वर हुनुहुन्छ वास्तवमा लेखक, उहाँले आफ्नै हातले नलेखे तापनि हरेक मानिसमा प्रभु येशु ख्रीष्ट स्वयं र पवित्र आत्माको उपस्थिति भएको कारणले मात्र उहाँहरूले चाहिँ त्यो सत्य वचनलाई लेख्नलाई सफल भएको हामी पाउँदछौँ। कतिपटक हामी शङ्का गर्छौँ, यो कुराहरू भन्दै गर्दा चाहिँ शङ्काको कुराहरू आइहाल्छ। जसरी पत्रुसले शङ्का गरे जब प्रभु येशु ख्रीष्ट पानीमाथि हिँड्दै हुनुहुन्थ्यो, पानीमाथि हिँड्दै गर्दा पत्रुसले देखे टाढोबाट, ऊ त डराए भूत रहेछ त्यो पानीमाथि हिँड्ने व्यक्ति। अलिकति नजिक आएपछि प्रभु येशु ख्रीष्ट भनेर जब पत्रुसले चिने, तब प्रभु येशु ख्रीष्टले पत्रुसलाई पनि पानीमाथि हिँड्नको लागि बोलाउनु भयो। हेर्नुहोस् है, जब पत्रुस पानीमाथि हिँड्दै थिए केही पाइला पछि चाहिँ उसले शङ्का गरे, किन शङ्का गरे भन्दा चाहिँ उसमा चाहिँ धेरै परीक्षाहरू आए, हुरी बतासको कुराहरू, आँधी बेरीका कुराहरू हामीले भजनमा सुन्छौँ। मलाई वचन बोल्दै गर्दाखेरि एकदमै गीत गाउन, मैले गीत गाउन चाहन्छु भनेर होइन, तर वचनको साथसाथै जब म वचन अध्ययन गर्छु प्रभुले मलाई त्यो भजनहरू मेरो हृदयमा हालिदिनुहुन्छ। मेरो ढुङ्गा नुहाको जस्तै छ, आधीमा पनि अचल रहने, हावामा पनि निश्चल रहने, आधीमा पनि अचल रहने, हावामा पनि निश्चल रहने। मेरो जब पत्रुसले शङ्का गरे प्रभु येशु क्रिस्टको वचनलाई, आऊ म माथि पानीमा भन्दा चाहिँ उसले उचाइ डुब्न पुगेको छ, अनि त्यसपछि प्रभु येशु क्रिस्टले पत्रुसलाई भन्यो, ए किन तिमीले शङ्का गर्यौ। आजको धेरै वचनमा शङ्का गर्नेहरूलाई प्रभु येशु क्रिस्टले नाउ काटेर भन्दै हुनुहुन्छ, किन मेरो वचनमाथि, मेरो शरीरमाथि, मेरो आत्मामाथि तिमीहरू शङ्का गर्दैछौ। वचनमा शङ्का गर्नेहरूको लागि साँच्चै नै प्रभु यस प्रकारले बोल्दै हुनुहुन्छ यो समयमा। त्यसै कारण परमेश्वरको वचन चाहिँ पवित्र आत्माबाट निकालिरहेको हामी पाउँदछौँ, अनि हामीमा चाहिँ पवित्र आत्मा र परमेश्वरको वचन चाहिँ एकसाथ रहनुपर्छ भनेर चाहिँ आज विशेष गरेर हामीले वचनमा पाएका छौँ। पावलले अझै पनि भन्छ कि सबै पवित्र शास्त्र प्रेरित छन्, केही मात्रामा होइन। तर कतिजनाले वचनहरू पल्टाउँदै गर्दाखेरि हामी हेर्छौँ भने केहीजना भन्दा चाहिँ म पढ्छु भनेर तपाईँहरू नभन्नुहोस्। तपाईँहरू एकदमै सकारात्मक सोचाइमा रहनलाई पनि म पवित्र आत्मासँग अगुवाई माग्नलाई अनुरोध गर्दछु। धेरै मानिसहरूले धेरै खण्डहरू निकाल्दछ, अनि यो वचन चाहिँ मेरो लागि होला, यो वचन चाहिँ मेरो लागि महत्त्वपूर्ण छैन भनेर हामी वचनलाई छान्ने काम गर्छौँ। प्रभुको वचन चाहिँ सबै कुराहरू अर्थपूर्ण छ। यो चाहिँ सिकाउनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई र अर्थी दिनलाई लाभदायक छ, अनि कुनै वचन पनि घटी कमीका कुराहरू छैन। यो समान्त रूपमा पवित्र आत्माको प्रेरणाबाट हामीलाई दिएको छ। त्यसै गरी कतिजनाले बाइबलहरू पढ्दै गर्दाखेरि यो वचन चाहिँ आज मेरो लागि भनेर छान्ने काम गर्छ, तर समान छ भनेर चाहिँ वचनले चाहिँ हामीलाई सिकाउँदछ। कुनै पनि यस वचनमा हेर्छौँ भने हामी भजन लेखक दाउदलाई पनि हेर्न सक्छौँ, जसले आफ्नो कमजोरी कुराहरूको बारेमा भजन 12:6 हामी पढ्यौँ भने, भजन सङ्ग्रह 12:6 आफ्नो कमजोरीहरूबाट पवित्र आत्मा चाहिँ एउटा माटोको भाँडो जस्तै विशुद्ध पारिकन उहाँले 7 पटकसम्म पनि धोएर शुद्ध पार्नुहुन्छ भनेर चाहिँ उहाँले भन्नुभएको छ। अनि पवित्र आत्मा चाहिँ आगोबाट, पानीबाट, हावाको झोका भएर आउनुहुन्छ। आमेन। हामी पवित्र आत्मा कसरी आउँछ भन्ने कुराहरू हामीले जब हेर्छौँ भने प्रेरितको पुस्तकमा लेखिएको छ, आगोको जिब्रा जस्तै पवित्र आत्मा मण्डलीमाथि आइराखेको, हावाको झोका जस्तै एकदमै हुरी चलेको जस्तै मडारिएर पवित्र आत्माको आगमन भएको, उहाँ चाहिँ पानीबाट भएर प्रभु येशू ख्रीष्टको जीवनमा प्रवेश गरेको हामी यहाँनिर थाहा पाउँदछौँ। हेर्नुहोस् है, मानिसहरूले चाहिँ धातुलाई कसरी शुद्ध विशुद्ध पार्न सक्छ, भजन 12:6 लेखिएको छ, अनि परमप्रभुका वचन खोट रहित छन्, ती शुद्ध चाँदी जस्ता छन् जो 7 पल्ट माटोको भट्टीमा राखेर शुद्ध पारिएको छ। आमेन। हेर्नुहोस् है, यति साह्रो शुद्ध गरिएको छ, 7 पटकसम्म माटोको भाँडामा राखेर त्यहाँ भएका कसहरूलाई, त्यहाँ भएका नराम्रा कणहरूलाई शुद्ध गरिएको वचन चाहिँ आज तपाईँ र मेरो हातमा, सबैको हातमा र साथमा छ। त्यसै कारण माटोको चुलो चाहिँ मानव औजार हो। अब माटोको चुलो भनेको के हो त भन्दा, तपाईँ र म भजन लेखकहरू, वचन लेखकहरू हुन् जसलाई चाहिँ उहाँले 7 पटकसम्म त्यो माटोको भाँडोमा, अगेनामा राखेर शुद्ध पार्नु भएको छ। माटोको भाँडो चाहिँ पवित्र आत्मा हुनुहुन्छ, उहाँले पवित्र आत्माको त्यो आगोले हामीभित्र भएको विशुद्धतालाई, अशुद्धतालाई, उहाँले शुद्ध पार्नु भएको छ। अनि हामीले यहाँनिर पाउँछौँ माटो चाहे मानवीय औजार हो, आगो पवित्र आत्मा हुनुहुन्छ, र सात पटक शुद्ध पारिएको चाँदी चाहिँ परमेश्वरको वचन हो। आमेन। यो चाहिँ सात पटकसम्म शुद्ध पारिसकेको छ। त्यसै कारण यसलाई हामी अशुद्ध वचन अथवा हामीलाई मन नपरेको, हामीलाई हृदय नछोएको वचन भनेर हामीले भन्न पाउँदैनौँ। हाम्रो त्यो चाहिँ अधिकार छैन। पवित्र आत्माको अधिकार चाहिँ सिकाउनलाई, सच्याउनलाई, अर्थी दिनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक छ। त्यसै कारण कुनै पनि परमेश्वरको वचनलाई औल्याउने हाम्रो अधिकार छैन। यो वचनले तपाईँले मलाई भन्दछ, बुदा नम्बर एक, अब म बुदामा तपाईँहरूलाई लैजाँदैछु। येशूको वचनको बारेमा म तपाईँहरूलाई बताउन चाहन्छु। हामीले वचनप्रति येशूको धारणालाई चाहिँ विशेष गरेर बुझ्नुपर्छ। प्रभु येशू ख्रीष्टको धारणा वचनमा रहेर के थियो भन्ने कुरा, र उहाँले सिकाउनु भएको ढाँचा र नमुनाहरू कस्तो किसिमको थियो, बाइबलमा के लेखिएको छ भन्ने कुरा चाहिँ विशेष गरेर हामीले ध्यान दिनुपर्छ र जान्नुपर्छ। उहाँले चाहिँ प्रभु अथवा प्रभु येशू ख्रीष्टले चाहिँ परमेश्वरको पवित्र शास्त्र हामीले जानेको कुराको करारहरू, पुरानो नियम, नयाँ नियमका करारहरूलाई कसरी सिकाउनु पर्छ भन्ने कुराहरूलाई चाहिँ विशेष गरेर एक यहुदी धर्मगुरुहरूसँग विवाद गर्दै गर्दा येशूले भन्नुभयो, हेर्नुहोस् है, येशूले भन्नुभयो युहन्ना 10:35 जस कहाँ वचन आयो तिनीहरू देवहरू कहलाइन्छ भनेर धर्मशास्त्र भङ्ग हुन सक्दैन। हेर्नुहोस् है, प्रभु येशू ख्रीष्टले यहुदी धर्मविदहरूसँग विवाद गरिरहँदा चाहिँ यो वचन उहाँले बोल्नु भएको छ। अनि चेलाहरूले हरेक दिन हरेक समय अध्ययन गरिरहेको बाइबललाई चाहिँ उहाँले परमेश्वरको वचन र धर्मशास्त्र शीर्षकको अर्थहरूमा परमेश्वरको मुखबाट निस्केको वचन हो भन्ने चाहिँ उहाँले बोल्दै हुनुहुन्छ। हरेक शब्द जब हामी वचन हेर्छौँ, त्यो वचन चाहिँ परमेश्वरको मुखबाट निस्किएर पवित्र आत्माको प्रेरणाबाट लेखिएका वचन हो। त्यसै कारणले धर्मशास्त्र शीर्षक चाहिँ लिखित वचन हो। लेखिएको धर्मशास्त्र भनेको के होला भनेर अझै पनि तपाईँहरू कमजोर भन्नुभएको छ भने लिखित वचन हो। धर्मशास्त्र भनेको चाहिँ लिखित वचन हो। वचन चाहिँ परमेश्वरको मुखबाट निस्किएको हो भनेर चाहिँ हामीले बाइबल भनेर पढ्न पाएका छौँ। त्यो चाहिँ जीवन दिने वचन हो। अघि मात्र हामीले स्तुति प्रशंसामा हेरेका छौँ, परमेश्वर चाहिँ वचन हुनुहुन्छ, बाटो सत्य र जीवन म नै हुँ। अनि उहाँ चाहिँ सत्य परमेश्वर, बाटो देखाउने परमेश्वर, वचनको रूपमा चाहिँ तपाईँ र मेरो बीचमा आउनु भएको छ। त्यसै कारण येशूको वचनप्रति हामीले कुनै नकारात्मक धारणा छ भने त्यो मेट्नुपर्छ। धर्मशास्त्र भङ्ग हुनलाई चाहिँ उहाँले रोक्नु भएको छ। त्यो कुराहरूलाई जब हामी हेर्दै जान्छौँ भने मत्ती 5:16-18 हेऱ्यो भने व्यवस्था अथवा अगमवक्तालाई रद्द गर्न म आएको हो भनी नसम्झ, म ती रद्द गर्न होइन तर पुरा गर्न आएँ। किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्र वा बिन्दु टल्ने छैन। आमेन। सब संसार टलेर जाने छ, टल्ने छैन तपाईँको वचन, बितेर जाने छ यो जीवन, तर विश्वासी मर्दैन कहिले। यो भजन हामीले त्यति बेला गाउँछौँ जब तपाईँ र मेरो जीवनमा मृत संस्कारहरूको समयहरू आउँछ। हाम्रो शारीरिक जीवन मृत्युमा भए तापनि हाम्रो आत्मिक जीवनको अब खुड्किलो हामीले चालिरहेका छौँ भन्ने कुरा यो भजनले हामीलाई देखाउँदछ। सबै कुराहरू, संसारमा भएका बहुमूल्य कुराहरू, राम्रा सबै कुराहरू नष्ट भएर जान्छ, सबै कुराहरूको अन्त्य हुँदछ, तर परमेश्वरको वचन एउटा बिन्दु पनि पुरा नभई नष्ट हुने छैन भनेर भजनमा हामी पाउँदछौँ। आमेन। यो सत्य हो। चाहे हामी असत्य मानौँ, चाहे हामी नमा त्यसलाई अस्वीकार गरौँ, तर प्रभुको वचन एक एक बिन्दु बिन्दुको रूपमा पुरा भएर छोड्नेछ। अहिले संसारमा हेर्छौँ भने विभिन्न ठाउँमा हो हल्ला कोलाहलका कुराहरू, कौतूहलतापूर्ण कुराहरू, लडाइँ झगडामा अन्त्य भएका धेरै मानिसहरूले आत्मा प्राण गुमाइरहेका छन्। यो सबै वचनमा लेखिएको कुरा हामी देखिरहेका छौँ, र पनि अझै हामी वचनमा शङ्का गरेका छौँ। प्रभुले आफ्नो वचन पुरा गर्दै हुनुहुन्छ भन्नुको सट्टामा हामी निराश भएर बसिरहेका हुन्छौँ। त्यसै कारणले गर्दा वचन चाहिँ तपाईँ र मेरो लागि पुरा भएर छोड्ने एउटा शक्तिशाली गवाही हो भनेर चाहिँ हामीले पढिरहेका छौँ यो समयमा प्रियहरू। त्यसै कारणले गर्दा अघि पनि मैले भने कि सदुकीहरूसित विवाद गरिरहने समयमा येशूले चाहिँ धर्मशास्त्रका सबै कुराहरूलाई परमेश्वरमा शुद्ध भएको घोषणा गर्नुभयो। उनीहरूले कति कुराहरू मान्दैन थिए, अनि हामी हेर्छौँ भने त्यहाँनिर सदुकी फरिसीहरूले चाहिँ मोसाले लेखेका पाँच पुस्तक उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्थालाई मात्र केही हदसम्म मान्दथे, अनि उनीहरूले चाहिँ मरेकोहरूको पुनरुत्थान हुन्छ भन्ने शिक्षालाई तिनीहरू नकार्दथे अथवा इन्कार गर्दथे। कोही पनि मरेर जीवित भएर आउँदैन भन्ने कुराहरूलाई चाहिँ उनीहरूले आफ्नो हृदयमा दिमागमा राखेका थिए। यही कुरामा चाहिँ प्रभु येशू ख्रीष्ट र सदुकीहरूमा बारम्बार विवाद भइरहन्थ्यो, अनि मरेकाहरूको पुनरुत्थान हुन्छ भन्ने कुरा चाहिँ हामीले युहन्ना 11:25 हामीले हेर्छौँ भने येशूले भन्नुभयो पुनरुत्थान र जीवन म नै हुँ। आमेन। उहाँ चाहिँ पुनरुत्थान र जीवन, मृतकहरूबाट बौरी उठ्नुहुने परमप्रभु हाम्रो सामु, हाम्रो हृदयमा, हाम्रो साथमा हुनुहुन्छ। त्यसै कारण सदुकी फरिसीहरूले जे जस्तै अपवाद फैलाए तापनि प्रभु साँचो हुनुहुन्छ भनेर हामी सुसमाचारको नयाँ करारको पुस्तकहरूमा हामीले पढिरहेका छौँ। त्यसै कारणले प्रियहरू, वचन चाहिँ करिब 14 शताब्दी अगाडि मोसाले लेखेका ती पुराना करारहरूलाई उनीहरूले माने तापनि त्यो वास्तवमै मोसाको वचन थिएन। मोसाले वचन लेख्दै गर्दा, पुरानो करार लेख्दै गर्दा पवित्र आत्माको शक्ति र प्रेरणाबाट लेखेको हामी पाउँदछौँ। मोसा पनि कमजोर व्यक्ति थिए, रिसाहा व्यक्ति भनेर हामी हेर्दछौँ। ऊ चाहिँ एकदमै रिसाहा भएको कारणले गर्दा दुध र मह बग्ने देशलाई उसले देख्न पाएनन्। हेर्नुहोस् है, कतिपटक हाम्रो घमण्डले, हाम्रो रिसले गर्दा प्रभुको त्यो वचनलाई खोट लगाउन पुग्छ, त्यसपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुराहरू हाम्रो जीवनमा आउनलाई रोकिदिनुहुन्छ। यो कुरा चाहिँ हामीले वचनमा नियालेर हेर्न सक्छौँ। त्यसै कारणले 14 शताब्दीको अगाडिको मोसाको जीवनमा मात्र त्यो वचन उपयोगी थिएन, आज तपाईँ र मेरो लागि पनि त्यो उपयोगी छ। परमेश्वरले चाहिँ भन्नुभएको कुराहरू चाहिँ हामीले पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ। हाम्रो बाइबल हामीसँग साथमा छ, घरमा छ भनेर हामी भन्छौँ कतिपटक, तर त्यो वचन चाहिँ तपाईँ र मेरो हृदयमा लेखिएको हुनुपर्छ। अघि मात्र हितोपदेशको पुस्तक ज्ञानको बुद्धिको कुराहरूको बारेमा छोरा भेकाले भनिराख्नु भएको थियो, धर्मशास्त्र कहिले पुरानो हुँदैन, परमेश्वरको लिखित वचन कहिले पुरानो हुँदैन। यो चाहिँ कुनै मानिसको चतुर्याईले, चलाखीपनले लेखेको पुस्तक होइन, यो त परमेश्वरको प्रेरित वचन हो। 3000 वर्ष अगाडि लेखिएको भए तापनि परमेश्वरले चाहिँ तपाईँ र मलाई यसबाट आज पनि बोलिराख्नु भएको छ। हर प्रकारले, हरेक व्यक्तिहरूद्वारा प्रभु चाहिँ वचनबाट बोलिराख्नु भएको छ। येशूले बुझेअनुसारको पवित्र शास्त्रको अधिकार चाहिँ यही हो। आमेन। परमेश्वरले तपाईँ र मलाई अब अधिकार दिइराख्नु भएको छ। अब म दोस्रो बुदामा गएको छु, पवित्र आत्माको अधिकार। प्रभु वचन हुनुहुन्थ्यो, पवित्र आत्माद्वारा चाहिँ हामीले अधिकार पाइरहेका छौँ। अब बोल्नको लागि, अघि मात्र बहिनी रुथले भन्दै हुनुहुन्थ्यो, घोषणा गर्नको लागि, अनि उहाँको वचन सत्यतामा हरेक विश्वासीहरूलाई सिकाउनको लागि, दुःखमा परेकाहरूलाई सान्त्वना र अर्ति दिनको लागि, हरेक बिग्रिएकाहरूलाई सच्याउनको लागि, हरेक अधन्यवादी अधर्ममा परेकालाई धार्मिकतामा तालिम दिनको लागि यो वचन चाहिँ घोषणा गरिएको छ। त्यो अधिकार अब तपाईँ र मैले कसरी प्रयोग गर्नुपर्छ, कसरी गरिरहेका छौँ, त्यो कुरामा चाहिँ हामी विशेष गरेर ध्यान दिनुपर्छ। अधिकारको कुराहरू हेर्दै गर्दा सुसमाचारको पुस्तकमा हेऱ्यो भने प्रभु यीशु ख्रीष्टले लुकाको पुस्तकमा हेऱ्यो भने लुका 5:20 तिम्रो पाप क्षमा भएको छ, अधिकारसँग उहाँ बोल्नुभयो, तिम्रो पाप क्षमा भएको छ, निको भएको छ, क्षमा गरिएको छ, तिम्रो रोग निको भएको छ। मर्कुस 5:34 हेऱ्यो भने र अशुद्ध आत्माहरूलाई परमप्रभु परमेश्वरले हकार्नु भएको छ अनि त्यहाँबाट तुरुन्तै नै छोडेर गएको छ। अब त्यो अधिकार तपाईँ र मेरो लागिमा पनि हो, त्यो समयको लागि सुसमाचारको पुस्तकमा लेखिएको उहाँको चेलाहरूको लागि मात्र होइन, हामी हरेक प्रभुलाई विश्वास गर्नेहरू, प्रभुको वचनमा ध्यान दिनेहरूको लागि यो अधिकार हो। अब तपाईँ र मैले अधिकार कसरी चलाइरहेका छौँ, त्यो अधिकार पाएर पनि हामीले थपक्कै बक्साभित्र राखेका छौँ कि, खल्तीभित्र राखेका छौँ कि, हाम्रो जिब्रोमा हरेक दिन हामीले लगाइराखेका छौँ, बोलिराखेका छौँ, त्यो कुरा चाहिँ हामीले विचार गर्नुपर्छ। प्रियहरू, योहन्ना 14:25-26 पाउँदछौँ कि यी कुराहरू तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ, तर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनेछु। आमेन। यो चाहिँ परमेश्वरले भन्नुभयो, अब अधिकारको रूपमा पवित्र आत्मा तिमीहरूमाथि सल्लाहकारको रूपमा पठाउनेछु। धेरै निराश भएकाहरूलाई, दोमन भएकाहरूलाई, शङ्का गरिराखेकाहरूलाई, अन्जानमा आफ्नो जीवन व्यतीत गरेकाहरूको लागि चाहिँ पवित्र आत्मा सल्लाहकारको रूपमा उहाँले पठाउनु भएको छ अनि त्यो कुरालाई चाहिँ तपाईँ र मैले ग्रहण गर्नुपर्छ। अनि हामी हेर्छौँ भने तपाईँ र मैले नसिकाएको कुराहरू पनि पवित्र आत्माले अथवा परमेश्वरले चाहिँ उहाँले हामीलाई सिकाउँदै हुनुहुन्छ। कति कुरा आत्मामा भएर, कति कुरा हामीलाई चाहेको खण्डहरू हामी बोलेको सुन्दैनौँ, तर हामी भित्र भएको चाहेको वचनको खण्डहरू चाहिँ पवित्र आत्माबाट उहाँ बोल्दै हुनुहुन्छ। यसै कारण यो सुसमाचारको हरेक लिखित वचनहरू चाहिँ मानवीय अधिकारमा होइन तर पवित्र आत्माको सत्यतामा अडिएको छ, हामीले जान्नुपर्छ। यो मानव यो हाम्रो ज्ञानले बुद्धिले लेखेका कुराहरू होइन रहेछ, तर पवित्र आत्माको अधिकारमा अडिएर रहेको छ जुन वचन चाहिँ आज तपाईँ र मैले पाठ गरिरहेका छौँ। र अर्को कुरा चाहिँ योहन्ना 16:13-14 हेर्छौँ भने त्यहाँनिर एउटा परमेश्वरले विशेष गुण प्रकाशको रूपमा प्रकाश पार्नुभएको छ। उहाँ आफ्नो तर्फबाट बोल्नु नै छैन, उहाँ जे सुन्नुहुन्छ त्यही बोल्नुहुन्छ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गर्न गरिदिनुहुनेछ। उहाँले मेरो महिमा गर्नुहुनेछ किनभने जे मेरो हो त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ। आमेन। घोषणाका कुराहरू हामीले हेरेका छौँ है, अनि जे हो त्यही बोल्नको लागि, घोषणा गर्नको लागि पवित्र आत्माले तपाईँ र मलाई अधिकार दिइराख्नु भएको छ। त्यो अधिकार जब तपाईँ र मैले प्राप्त गरेका छौँ भने हामी अधिकारिक व्यक्तिहरू, हामीले अरूलाई अधिकार गर्छ। अधिकार भन्नुको अर्थ चाहिँ एकदमै मेरै अन्डरमा हुनुपर्छ भनेर होइन, तर वचनको अन्डरमा चाहिँ हरेक क्रिस्चियनहरू हुनुपर्छ भनेर चाहिँ हामीले जान्नुपर्छ। किनभने पवित्र आत्माले हामीले जान्नुपर्ने, पवित्र आत्माले जहिले पनि येशूको महिमा गरिरहेको हामी पाउँदछौँ। पवित्र आत्मा घमण्डी होइन, पवित्र आत्मा यीशुविहीन हुनुहुन्न, उहाँहरू सँगै सँगै मध्यस्थकर्ता भइकन जब येशूलाई उचाल्नको लागि पवित्र आत्माले हरेक मानिसलाई उत्साह र प्रेरणा दिएर चाहिँ उचाल्दै हुनुहुन्छ। यो कुरा चाहिँ तपाईँ र मैले जान्नुपर्छ। म प्रभुको अधीनमा हुन्छु, पवित्र आत्माको अधीनमा हुन्न भनेर पाउनुहुन्न, म पवित्र आत्माको अधीनमा छु प्रभुको अधीनमा छैन भनेर पाउँदैन। यो चाहिँ दुईटै सहभागिता एउटा कार्यको रूपमा संलग्न भएको हामी यहाँनिर पाउँदछौँ। पवित्र आत्माले जहिले पनि परमेश्वरलाई माथि माथि उचालिरहेको हामी पाउँदछौँ। पवित्र आत्माको सर्वोच्च सेवा भनेको चाहिँ परमेश्वरले प्रकाश पार्नुभएको यो दिव्य वचन हो, यो ज्योतिमय वचन हो। अनि बाइबलले हामीलाई आत्माको जाँच गर्न अराउनु भएको छ। हामी धेरै पटक आत्माको जाँच गर्न सक्दैनौँ, त्यसैले पवित्र आत्माबाट आएको कुनै चिजले येशूलाई महिमा दिएको छ कि छैन भने चाहिँ आत्माको जाँचले मात्रै पत्ता लगाउन सक्छ। मानिसबाट हो कि, शैतानबाट हो कि, पवित्र आत्माबाट हो, यो कुराहरू छुट्याउने केवल एउटै मात्र अधिकार तपाईँ र मलाई दिएको छ, जसले प्रभुको सत्यताको वचनलाई हृदयभित्र भण्डार गरेर राख्छ र आत्मा र सत्यतामा धार्मिकतामा प्रभुको महिमा गरिराखेको छ। त्यस्ता व्यक्तिहरूलाई आत्माद्वारा नै त्यो आत्मा छुट्याउनको लागि उहाँले एउटा औजार बनाउनु भएको छ, उपयोग गरिराख्नु भएको छ। शैतानले पनि प्रभु येशू ख्रीष्टले जस्तै दुरुस्तै बोल्छ, जस्तै नक्कल गर्ने, शैतानको नक्कल गर्ने, ड्रामा गर्ने उसको एउटा चाल खेल्छ। हेर्नुहोस् है, उसले जहिले पनि नक्कल गर्छ, ऊ वास्तवमा केही पनि गर्न सक्दैन। उसले अरूको नक्कल गरेर प्रभुका दासहरूलाई अल्मल्याउने काम गर्दछ। हेर्नुहोस् है, त्यसै कारणले गर्दा अब त्यो नक्कललाई हामीले ठिक प्रकारले पत्ता लगाउनु हो भने पवित्र आत्मालाई हामीले हरेकले चाहिँ आफ्नो हृदयमा बोलाउनु पर्छ। पवित्र आत्मा बोलाउनु भएपछि तपाईँहरूमा चाहिँ आउनुहुन्छ अनि नक्कल गरेको कुराहरू तपाईँ र मैले थाहा गर्छौँ। त्यसै कारण नक्कल गरेको कुराहरू त क्षणिक हुन्छ, एकैछिन, त्यसपछि भुलेर बिर्सिएर नष्ट भएर जान्छ। तर पवित्र परमेश्वरबाट जुन वचनद्वारा, पवित्र आत्माको प्रेरणाबाट जुन वचन हाम्रो जीवनमा र शक्ति र गवाही घोषणा गर्ने कुराहरू हुन्छ, त्यसमा कुनै नक्कलका कुराहरू पनि हुँदैन। फलानाले बोल्यो म बोल्नुपर्छ होइन, फलानाले गर्यो म गर्नुपर्छ, अर्काले मलाई के भन्ला भनेर हामी डराउनु पर्दैन। पवित्र आत्माले तपाईँलाई भिन्न भिन्नै प्रकारले दर्शनहरू दिएर अनि वरदानहरूबाट नै तपाईँहरूलाई अगाडि बढाउन चाहनुहुन्छ। त्यसको अन्तिम बुधामा म तपाईँहरूलाई लैजाँदैछु, परमेश्वरको वचनमा भर पर्नु। आमेन। म यो बुधालाई चाहिँ एकदमै मुख्य रूपमा तपाईँहरूको माझमा बोल्दैछु अहिले यो समयमा। परमेश्वरको वचनमा चाहिँ तपाईँ र म भर पर्नुपर्छ। अब मान्छेमा होइन रहेछ, संसारको हल्लामा होइन। कतिजना हल्लामा हुनुहुन्थ्यो, अस्ति पनि रातो नम्बरबाट फोन आएर कतिजना दार्जिलिङमा नुवाकोटमा कतिजना मऱ्यो अरे। एकछिन त त्रास नै फैलाइदियो, अब मोबाइल धेरै खेलाउनेहरू त मर्छ कि क्या हो भन्नेसम्म पनि भयो। हेर्नुहोस् है, हल्लाको पछि दौडिने होइन रहेछ, तर प्रभुको वचनमा भर पर्ने व्यक्तिहरूलाई चाहिँ प्रभु येशू ख्रीष्टले यसरी तयार गर्नुहुन्छ। जब प्रभु येशू ख्रीष्टमा पनि त्यो हल्लाका कुराहरू, त्यो तुफानका कुराहरू आए, जब येशु उजाड स्थानमा शैतानद्वारा परीक्षित हुनुभयो, 40 दिन 40 रातको उपवासपछि प्रभु भोकाउनुभयो अनि आत्माद्वारा अलग्याएर त्यहाँनिर चाहिँ उजाड स्थानमा प्रभु येशु ख्रीष्टलाई लगियो, अनि शैतानले त्यहाँनिर प्रभु येशु ख्रीष्टलाई छलका कुराहरू गरेको, हल्ला हल्लाउनको लागि त्यो नक्कल गरेको कुराहरू हामी यहाँनिर पाउँदछौँ। यदि तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने म भोकाउनु भएको कारणले यो ढुङ्गालाई रोटी भन्नुहोस् र खानुहोस्, यो रोटी हुनेछ। शैतानलाई थाहा थियो प्रभु येशू ख्रीष्टले जे बोल्दा पनि त्यो हुन्छ भन्ने कुराहरू, उहाँले जे पनि गर्न सक्नुहुन्छ भन्ने कुराहरू शैतानलाई थाहा थियो। त्यसै कारण प्रभु येशू ख्रीष्टलाई त परीक्षामा पार्ने शैतान दियाबोलसले के तपाईँ र मलाई पार्दैन? हाम्रो त हजारौँ गल्तीहरू हुन्छ, कमजोरीहरू हुन्छ, हाम्रो अभाव ल्याइदिएर हुनसक्छ, परिवारलाई छिन्न भिन्न भत्काएर हुनसक्छ, परिवारका व्यक्तिलाई नाश गरेर मारेर हुनसक्छ, धेरै परीक्षाहरू ल्याउने शैतानको काम। प्रभु येशू ख्रीष्टलाई त परीक्षामा पार्ने शैतानले, परीक्षा गर्ने शैतानले तपाईँ र मलाई पनि हरेक पटक, हरेक दिन, हरेक पल चाहिँ परीक्षामा पार्छ। त्यसै कारणले गर्दा आज परमेश्वरको वचनमा जब तपाईँ र म भरोसा गर्छौँ, भर पर्छौँ, तब जसरी परमेश्वरले आफ्नो वचनबाट भन्नुभएको छ, लेखिएको छ, तैँले आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु। उहाँले चाहिँ वचनबाट नै शैतानलाई लडाएको छ, त हट भनेर उहाँले भन्नु भएन, त भाग मूर्ख कि म सक्दिनँ र भनेर उहाँले रिस देखाउनु भएन। उहाँले वचनमा आधारित नै, उहाँ वचनमा हुनुभएको कारणले गर्दा तपाईँ र म पनि वचनमा हुनुपर्छ भनेर सिकाउनु भएको छ। लेखिएको छ परमेश्वरको वचनमा, यसरी लेखिएको छ, तैँले आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु। फेरि दोस्रो पटक उहाँले, शैतानले परीक्षा परमप्रभुलाई पार्नुभयो, उहाँले भन्नुभयो यसो लेखिएको छ धर्मशास्त्रमा, यसरी नै उहाँले चाहिँ त्यो वचनहरू बोलेर चाहिँ शैतानलाई लाजमा पार्नु भएको छ। त्यसै कारण त तपाईँ र मैले पनि यदि संसारमा शैतानलाई लाजमा पार्नु हो भने परमेश्वरको वचनमा तपाईँ र म भर पर्नुपर्छ। हेर्नुहोस् है, हामी हेर्छौँ भने मत्ती 3:16-17 यीशु बप्तिस्मा लिएर तुरुन्तै पानीबाट बाहिर निस्कनु भयो अनि स्वर्ग उभियो र उहाँले परमेश्वरको आत्मालाई ढुकुर झैँ ओर्लिरहनु भएको र आफूमाथि आइरहनु भएको देख्नुभयो। तब स्वर्गबाट यो वाणी आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु। आमेन। किनभने परमेश्वर आफ्नो पुत्रसँग प्रसन्न हुनुहुन्थ्यो। जसरी स्वर्गबाट त्यो वाणी आयो, पुत्रसँग पिता प्रसन्न हुनुभयो, त्यसरी नै आज पुत्रको महिमाको लागि तपाईँ र म देखेर हाम्रो पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर प्रसन्न हुनुपर्छ। आमेन। हामीसँग कति खुसी छ त परमेश्वर भन्नु चाहिँ यो हो कि हामी परमेश्वरको वचनमा भर परेका छौँ कि छैन। जब तपाईँ र म हरेक दिन हरेक समय परमेश्वरको वचनमा भर परेर प्रार्थना गरिरहेका छौँ र कदम चालिरहेका छौँ भने प्रभु यीशु ख्रीष्ट परमेश्वर पिता पवित्र आत्मा हामीसँग त्यसरी नै प्रसन्न भइराख्नु भएको छ। यो कुरा चाहिँ हामी कसरी थाहा गर्ने होला भन्नु पर्दैन। हामी जब वचनमा हिँड्छौँ, वचनमा चल्छौँ, वचनलाई स्वीकार गरेका छौँ, वचनद्वारा नै जिइरहेका छौँ भने चाहिँ उहाँ हामीसँग प्रसन्न हुनुभएको छ। यो कुरालाई चाहिँ पुष्टि गर्दछ किनभने बप्तिस्माद्वारा चाहिँ योनाको हातबाट लिएको हामी पाउँदछौँ। तर सोचे जस्तो त्यो सजिलो थिएन। मलाई बप्तिस्मा कसैको हातबाट चाहिँदैन भन्न सक्नुहुन्थ्यो किनभने उहाँ पहिले नै शुद्ध हुनुहुन्थ्यो, पवित्र हुनुहुन्थ्यो। कुनै व्यक्तिद्वारा उहाँ पानीमा डुब्नु आवश्यकता थिएन। तर आज तपाईँ र मलाई एउटा गवाही दिनको लागि, तपाईँ र मलाई एउटा नमुनाको पाठ सिकाउनको लागि उहाँले यूहन्नाद्वारा बप्तिस्मा लिनुभयो। जब उहाँको बप्तिस्मा भयो त्योभन्दा अगाडि पनि पवित्र आत्मा उहाँसँग थियो, निस्किएर आएको कुरालाई चाहिँ जब हामी त्यहाँ देख्छौँ। पानीबाट जब प्रभु यीशु ख्रीष्ट बप्तिस्मा पछि निस्किनु भयो, स्वर्ग उग्रियो, माथि स्वर्गबाट एउटा ढुकुरको रूपमा पवित्र आत्मा आएर चाहिँ प्रभु यीशु ख्रीष्टमा बस्नुभयो अनि आवाज आयो कि यिनीसँग म प्रसन्न छु, यिनी मेरा प्रिय पुत्र हुन्। अनि प्रभु चाहिँ प्रसन्न हुनुभयो किनभने उहाँले एउटा गवाय, एउटा नमुना देखाउनु भएको कारणले गर्दा उहाँ घमण्डी हुनु भएन। मसँग शक्ति छ भनेर उहाँले शक्तिको दुरुपयोग गर्नु भएन। त्यसै कारण पिता चाहिँ पुत्रसँग, पवित्र आत्मासँग चाहिँ प्रसन्न हुनुभएको कुरा चाहिँ आज हामीले वचनमा पढ्न पाएका छौँ। अनि हामी चाहिँ धेरै प्रकारले चाहिँ वचनसँग हामी आधारित जीवन जिउँदैन अनि हामी परीक्षा र पासमा पर्छौँ। प्रभुले त मेरो प्रार्थना सुन्नु भएन, प्रभु सायद यो समयमा मसँग हुनुहुन्न। तर भजनमा हामी गाउँछौँ, भजन गाउँदा चाहिँ रमाइलो लाग्छ। त्यसै कारण म जहिले पनि भजन गाउँदा चाहिँ त्यो भजन चाहिँ मसँग सम्बन्धित छ कि छैन भन्ने कुरालाई चाहिँ प्रभुको भजनले चाहिँ वचनसँग आधारित शब्दहरू नै प्रयोग गरेको छ। आकाशमा पनि प्रभु, पृथ्वीमा पनि प्रभु, गहिराईमा पनि प्रभु, र एक्लोपनमा र भिडमा पनि प्रभु चाहिँ तपाईँ र मसँग हुनुहुन्छ। अथवा दुःखमा पनि, रोगमा पनि, अभावमा पनि, समस्यामा पनि, खुसीमा पनि, हरेक समय चाहिँ प्रभुको उपस्थिति तपाईँ र मसँग हुन्छ। तर हाम्रो यो आँखाले हामी देख्न सक्दैनौँ किनभने हामीसँग पाप छ, हामीसँग शङ्का गर्ने बानी छ, हामीसँग परमेश्वरको वचनलाई राख्ने ठाउँ छैन। त्यस कारण हामी त त्यो समयमा प्रभु मलाई किन एक्लै छोड्नु भयो, प्रभु म यो समय त एक्लै भएको जस्तो अनुभव भइरहेको छ, सबैले मलाई त्यागिसके, म एक्लो छु। एक्लो अनुभव त्यो बेलामा गराउँछ जब पवित्र आत्मा चाहिँ हामीसँग, प्रभुको वचन चाहिँ हामीसँग छैन अनि हामी त्यो समयमा चाहिँ प्रभुको वचनमा भर परिराखेको हुँदैन। त्यस कारण हामीलाई एक्लो महसुस हुन्छ अनि एक्लो महसुसको समयमा चाहिँ धेरै परीक्षाहरू आउँछ। हुनसक्छ गरिबीको पनि, हुनसक्छ हाम्रो कति काम लगानी गरेका कामहरूमा विफलता। प्रभु के त्यो विफलताको समयमा हाँसेर एकदम दङ्ग पर्नु भएको हुन्छ र? होइन नि, हामीलाई एउटा नमुना पाठ सिकाउनको लागि प्रभुले दुःखको बाटो भएर हामीलाई हिँडाउँदै हुनुहुन्छ। त्यो बेलामा चाहिँ यस्तो अनुभव हामीले गर्नुपर्छ। त्यसै कारणले गर्दा हामी भजनमा सुन्छौँ, उडाउन खोज्छ मेरो हृदय बलिमा हो बलि रहे कुदियोलाई शैतान धेरै चलाक छ, हामीलाई त्यो हावासँगै हाम्रो जीवनलाई उडाइदिन खोज्छ। जुन समयमा चाहिँ हामीलाई प्रभुको वचनमा भर पर्नु हो त्यो समयमा हामी शङ्का गरिरहेका हुन्छौँ, निराशा भएर व्याकुल भएका हुन्छौँ। तब हाम्रो समाजमा, ज्ञानमा, हृदयमा घमण्ड, रिस, क्रोधहरू ल्याएर चाहिँ प्रभुदेखि अलग गर्न खोज्छ। अनि हामीसँग भएको त्यो ढिप ढिप बलिराखेको दियो, प्रभुमा आशा गरिराखेको त्यो आशाको दियोलाई चाहिँ शैतानले हाम्रो आत्माबाट निभाउन खोज्दैछ। जबसम्म तपाईँ र म वचनमा भर परेर रहँदैन प्रियहरू, तबसम्म तपाईँ र मेरो जीवनबाट चाहिँ प्रभुले आफ्नो महिमाको काम अथवा त्यो अधिकारको कामहरू भएको देख्न सक्नुहुन्न। त्यस कारण उहाँको अधिकारको काम गर्नका लागि तपाईँ र मैले पाएका आफ्ना, हामी त औजारहरू हौ, हामीले आफ्ना वरदानहरू चाहिँ प्रभुमा रहेर चलाउनुपर्छ। हरेकलाई दिएको छ वरदान। तपाईँले यसो मैले वरदानको बारेमा कुरा गर्दै गर्दा तपाईँले नसोच्नुहोस् कि मलाई त केही वरदान छ जस्तो लाग्दैन, नभन्नुहोस्। हरेक व्यक्ति जसले प्रभुले जसलाई बोलाउनु भयो, चुन्नुभयो, उहाँको सन्तान हुने अधिकार दिनुभयो, त्यो हरेक व्यक्तिलाई चाहिँ उहाँले एउटा एउटा वरदान दिइराख्नु भएको छ। एउटा मात्र होइन, धेरै वरदानहरू थपिदिइराख्नु भएको छ। एउटा वरदान भयो तँलाई त पुग्यो, उहाँले कहिले पनि भन्नुहुन्न। जब त्यो वरदानबाट प्रभुलाई आनन्दित तुल्याउँछ, उहाँले अर्को वरदान थपिदिनुहुन्छ। त्यो वरदानबाट हामी आनन्दित तुल्याउँछौँ, अर्को वरदान हामीसँग त धेरै वरदानहरू थप्ने काम चाहिँ उहाँले गर्नुहुन्छ। किनभने जबसम्म हामीले कुनै कुराहरू अधिकार पाएको कुराहरू हामी अधिकार गर्दैनौँ भने, त्यो अधिकार र प्रयोग गर्दैनौँ भने त हामीबाट त्यो वरदानहरू थुप्रिएर के गर्ने रास लाग्छ। तर त्यो रास चाहिँ एउटा ढुङ्गाको पर्खाल जस्तै मात्र हुन्छ। त्यसै कारण पवित्र आत्मामा भएर हामीले चाहिँ परमेश्वरको वचनमा भर पर्नको लागि प्रभुको वचनले चाहिँ तपाईँ र मलाई सिकाइरहेको छ। अनि हामीले यहाँनिर अघि पनि हेऱ्यौँ कि एउटा सानो बिन्दु पनि पुरा नभई छोड्ने छैन। परमेश्वरको वचन चाहिँ एक एक हरेकको जीवनमा अथवा परिवारमा, समाजमा, मण्डलीमा पुरा भएर छोड्ने छ। त्यो कुरा चाहिँ हामीले कहिले पनि भुल्नु हुँदैन। हामीलाई चाहेको खण्डमा प्रभु मलाई यो समस्या आइराखेको छ, मबाट हटाइदिनुहोस्। प्रभु यीशु ख्रीष्टले जब त्यो तितो कचौरा तपाईँ र मेरो लागि लिनुभयो, त्योभन्दा अगाडि उहाँले पनि पितासँग भन्नुभएको थियो। तर यस प्रकारले हुन सक्छ भने पिता यो कचौरा मबाट हटाइदिनुहोस्, तर मेरो इच्छामा होइन भनेर उहाँले बोल्नुभयो। तपाईँ र मैले त्यो त्यही शब्द भन्न सक्छौँ जब तपाईँ र ममा दुःख कष्ट आउँछ। हुनसक्छ भए प्रभु तपाईँले हटाइदिनुहोस्, तर मेरो इच्छामा होइन, तर तपाईँको इच्छामा। हामीले यो भन्नुपर्छ, प्रभु मलाई परीक्षामा पर्न नदिनुहोस्, मलाई परीक्षामा नपर्नुहोस्। प्रभु म त दुःख भोगिरहेको छु, मलाई यो दुःख नदिनुहोस्, मेरो सबै जीवनमा, परिवारमा सफलता होस् होइन। तर धेरै पटक तपाईँ र मैले पाएको अधिकार यो पनि हो कि प्रभु मलाई सामना गर्ने शक्ति दिनुहोस्। आमेन। त्यही त हामी, त्यसै भएर त हामी धेरै धेरै कमजोर बनिरहेका हुन्छौँ। हामी अटल र स्थिर रहन सक्दैनौँ। हामी सामना गर्ने शक्ति त कहिले पनि माग्दैनौँ। प्रभु यो पनि हटाइदिनुहोस्, त्यो पनि हटाइदिनुहोस्, तपाईँ लिइदिनुहोस्, सबै सबै तपाईँ लिइदिनुहोस्, अनि मैले चाहिँ गर्ने के, तपाईँले गर्ने चाहिँ के? सधैँ आनन्द तपाईँको भागमा छैन। प्रभु बोल्नुभयो तेरो भागमा सधैँ खुसी र आनन्द छैन। त्यसै कारण तैँले जीवन जिउनु हो भने सामना गर भनेर उहाँ चाहिँ मसँग बोल्नुभयो। त्यसै कारण 2017 चाहिँ मेरो लागि एउटा अर्थपूर्ण, आशिषपूर्ण, अधिकारपूर्ण हुनेछ भनेर मैले घोषणा गरेको छु। आमेन। यो चाहिँ आज मात्र होइन, यो पहिलो हप्ता 17 सालको बल्ल पहिलो हप्ता मात्र गएको छ। 1 वर्ष बित्नु छ। यो 1 वर्षभरि प्रभुले चाहिँ मेरो जीवनबाट उहाँले आफ्नो अधिकार प्रयोग गर्दै हुनुहुन्छ। अस्ति मात्र हामी आमोसराले भनेको अधिकारको बारेमा हामीले वचन सुन्यौँ। प्रभुले चाहिँ अधिकार दिएर चाहिँ कस कसलाई कस्तो प्रकारले प्रयोग गर्दै हुनुहुन्छ। तपाईँ र म पनि एउटा औजार हौँ, औजार माटोबाट हामी चाहिँ एउटा औजार भएका छौँ। उहाँले चाहिँ 7 पटक आरम्भमा राखेर खारिएको शुद्ध भाँडो चाहिँ बनाउनु भएको छ। त्यसै कारणले गर्दा तपाईँ र म चाहिँ एउटा औजार भएको कारणले गर्दा हामीलाई जुन प्रकारको वरदान यो व्यक्तिले चलाउँदैछ त्यही प्रकारको वरदानबाट अझै पनि उहाँले भर्दै लैजानुहुनेछ। त्यो कुरा चाहिँ मैले मेरो जीवनमा अनुभव गरेको छु। धेरै पटक मैले होइन होला भन्ने कुरा पनि मैले सोचेँ, यो त मेरो लागि होइन होला, यो अरू कसैको लागि हुनसक्छ, कतै मैले अरूको नक्कल त गरिराखेको छैन भन्ने चाहिँ वचन प्रचार गर्दै गर्दा लाग्थ्यो। तर वास्तवमा चाहिँ त्यो होइन रहेछ। जब प्रार्थना गर्छु, बाइबल अध्ययन गर्छु, म यही खण्ड दिन्छु भने म कहिले पनि वचन छान्ने काम चाहिँ मैले गर्दिनँ। अनि मलाई प्रभु बोल्नुहोस् जुन खण्ड चाहिँ तपाईँले देखाउनुहुन्छ मेरो लागि आशिषपूर्ण अर्थपूर्ण छ, त्यो अरूको लागि मण्डलीको लागि अर्थपूर्ण र आशिषपूर्ण हुनेछ। अनि म वचनको लागि प्रार्थना गर्छु, अनि प्रभुले त्यो वचन मलाई जब दिनुहुन्छ, अनि मैले त्यो कतिपल्ट गाह्रो लाग्यो भने म त्यो वचन बाँड्दिनँ होस् भनेर भन्ने गर्छु। तर आज मैले चाहिँ निर्णय गरेअनुसार जुन गाह्रो छ नि त्यसमा चाहिँ प्रभु चाहिँ हामीसँग बोलिराख्नुहुन्छ भन्ने कुरा चाहिँ प्रभुले आत्माद्वारा मलाई बोल्दै हुनुभएको कारणले गर्दा पवित्र आत्मा र वचन चाहिँ तपाईँ र मसँग हरेक क्रिस्चियनहरू जसले म क्रिस्चियन हो, म प्रभुको छोराछोरी हुँ, प्रभुले मलाई साथ दिइराख्नु भएको छ, आशिष दिइराख्नु भएको छ, अझै आशिषित बनाउँदै हुनुहुन्छ भन्नेहरूको लागि चाहिँ पवित्र आत्मा र वचन चाहिँ सँगै हुनुपर्छ भनेर म भन्न चाहन्छु। धेरैजना वक्ताहरू आउनुहुन्छ, कतिजनाले अहिलेसम्म पवित्र आत्मा पाउनु भएको छैन, आउनुहोस् प्रार्थना गरौँ भन्नुहुन्छ। हामी उत्साहितको लागि पवित्र आत्मा अझै पनि हामीमा भएर अझै वरदानहरूले पोक्त भएर हामी भरिन चाहन्छौँ, आउँछौँ। कतिजनाले बुझ्दैन, कतिजना त आउँदै आउनुहुन्न पवित्र आत्माको अभिषेक थाप्नको लागि। त्यो व्यक्तिबाट मैले के पवित्र आत्मा पाउँछु र भन्ने हामीलाई लाग्छ। मैले अघिदेखि यही कुरालाई भन्दैछु, पवित्र आत्मा स्वयं आफसे आप हरेकमा प्रकट हुँदैन, तर हरेक माध्यमबाट, मैले भने अघि आगोको झोकाबाट आगो भएर आउनुहुन्छ, पानी भएर आउँछ, तातो बाफ भएर, अघि रुत बहिनीले भन्दै हुनुहुन्छ त्यो एकदमै तातो अनुभव भइरहेको छ। पवित्र आत्माले तताउने काम गर्छ, सेलाउने काम चाहिँ होइन, सेलाउने काम सैतानले गर्छ। अनि पानीबाट पवित्र आत्मा कसरी भन्दा चाहिँ उहाँले अभिषेकको झरीबाट, अभिषेकको अविरल झरीबाट उहाँले मण्डलीमा अभिषेक दिनुहुन्छ। त्यसै कारण प्रियहरू, हरेकलाई जबसम्म पवित्र आत्माको अनुभव गर्न सक्दैन त्यसले परमेश्वरको वचनमा भर परेर जिउनै सक्दैन। म चाहिँ यो मेरो जीवनबाट 100% ग्यारेन्टी दिएर भन्न सक्छु, यदि मसँग परमेश्वरको बाइबल वचनहरू छ, यो वचन जब पवित्र आत्मा मसँग छैन भने मैले वचनको कुरा जान्न सक्दिनँ, यसको अर्थ्याउनै सक्दिनँ, पाठहरू कसरी लेख्यो कसरी भन्ने भनेर म बोल्नै सक्दिनँ। यो बोल्नको लागि पवित्र आत्माको शक्ति मसँग हुनुपर्छ, अनि त्यो शक्तिद्वारा मात्रै मलाई बोल्नलाई फ्याक फ्याक उहाँले शब्दहरू हालिदिनुहुन्छ के पछि म के बोल्नु होला भनेर म अक्क मक्क पर्नु पर्दैन प्रिय। त्यसै कारण हरेकसँग उहाँले चाहिँ पवित्र आत्मा दिइराख्नु भएको छ। अब पवित्र आत्माको तरुवार लिएर चाहिँ तपाईँ र म जाग्नु परेको छ। जब तपाईँ र म परमेश्वरमा भरोसा गर्छौँ, हामीले पहिलो कुरा चाहिँ हामी हेर्न सक्छौँ कि हामी पवित्र आत्माको, पवित्र वचनको अधिकारभित्र पूर्ण रूपले आश्रित हुनुपर्छ। हामी वचनमा आश्रित, पवित्र आत्मामा आश्रित हुनुपर्छ। र दोस्रो कुरा चाहिँ परीक्षाको सामना गर्दा हामीले वचनलाई उचित प्रकारले प्रयोग गर्नुपर्छ। प्रयोग भनेको गरेर देखाउनु हो, प्रयोग भनेको बोलेर शब्दद्वारा त्यो घोषणा गर्नु हो। अघि पनि घोषणाका कुराहरू धेरै आइसकेको छ, यो चाहिँ प्रयोग गर्नु, घोषणा गर्नु भनेको चाहिँ यो चाहिँ पवित्र आत्माको सामना गर्ने, पवित्र आत्माले दिनुभएको त्यो अब कामको सामना गर्दैछौँ। तपाईँ र मैले हरेक कुराको सामना गर्नु परे, जस्तै अब हामीले चाहिँ पवित्र आत्माको आगमनको सामना पनि गर्नुपर्छ। त्यसै कारण एफिसी 6:17 हामी लेखेको पाउँदछौँ कि पावलले एफिसीको मण्डलीलाई परमेश्वरको प्रेरणाबाट लेखिएका वचनलाई सिकाउन, सच्याउनलाई, तालिम दिनलाई, धार्मिकतामा तालिम दिनलाई जसरी सिकाउनु भएको छ, त्यो कुरा चाहिँ हामी हेर्न सक्छौँ कि आत्माको तरवार उठाऊ जो परमेश्वरको वचन हो, वचनको लागि चाहिँ हामी हेर्न सक्छौँ कि ग्रिक भाषामा चाहिँ यो दुईवटा शब्दमा प्रयोग गरेको छ, लोगोस र रेमा। यो कुरालाई चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ। अनि हामी चाहिँ जुन हतियार चाहिँ उठाइरहेका छौँ, रेमा शब्दले चाहिँ परमेश्वरको वचनलाई प्रस्तुत गर्दछ। अनि त्यसै कारण आत्माको तरवार चाहिँ हामीले रेमा शब्दलाई हामीले हेरेका छौँ भने, त्यसै कारण उहाँको बोलिएका वचनलाई पनि तपाईँ र मैले चाहिँ प्रयोग गर्न सक्नुपर्छ। र अन्तमा म तपाईँलाई भन्न चाहन्छु, बक्सामा राखिएको बाइबलको शब्दहरूले तपाईँ र मलाई सहायता गर्न सक्दैन, न त सिरानी मुनि राखिएको बाइबलको पुस्तकले तपाईँ र मलाई सहायता गर्न सक्छ, तर मात्र परमेश्वरको मुखबाट बोलिएका वचनले। अब भन्नुको अर्थ चाहिँ बाइबल सिरानीमा राख्दै नराख्नु पनि मैले भनिनँ, र यो कुरा बक्साभित्र राख्नु भनेर पनि नराख्नु पनि भने मैले भनिनँ, तर एउटै कुरा म भन्दैछु कि यो वचन जसरी बक्सामा राख्छ, झोलामा राख्छ, कुनै पनि ठाउँमा राख्छ, त्यो वचन यदि तपाईँ र मैले पाप गरेका छैनौँ र वचनद्वारा तपाईँ र मैले अधिकारसँग बोलेका छैनौँ भने प्रियहरू, यो वचनले चाहिँ तपाईँ र मलाई काम गर्दैन। अब वचनलाई काम गर्न दिनु हो भने त तपाईँ र मैले दैनिकी वचनलाई पाठ गर्नु पर्यो, प्रभुको वचनमा सहमतिमा आउनु पर्यो, पवित्र आत्माको त्यो भारी अभिषेकको खोजी गर्नु पर्यो, र उहाँको धार्मिकतामा तपाईँ र म जिउनको लागि अठोट र प्रतिज्ञा गर्नु पर्यो। तब मात्र तपाईँ र मेरो हृदयमा, जीवनमा, आत्मामा, ज्ञानमा पवित्र आत्मा चाहिँ हरेक माध्यमहरूबाट बोल्न सक्नुहुन्छ, र हरेकलाई चाहिँ पवित्र आत्माको प्रकाशद्वारा हुन आउने कुरा, घटिराखेका घटना, वर्तमान समस्याहरू, भावी समस्याहरू, विगतका दिनहरूमा भोगेका दुःख कष्टहरूलाई चाहिँ पवित्र आत्माले प्रकाशमा ल्याउनुहुन्छ। अनि त्यो प्रकाशको कुराहरू यदि तपाईँ र मैले जान्न चाहन्छौँ भने प्रियहरू, तपाईँ र म चाहिँ परमेश्वरको वचनमा भर पर्नुपर्छ। त्यसै कारणले गर्दा अहिले हामी सूचना पछि मात्र प्रार्थना गर्छु यो वचनको लागि पनि। प्रभु यस प्रकारले मसँग बोल्दै गर्नुहुँदा चाहिँ मैले प्रभुलाई धन्यवाद दिन सफल भएँ, किनभने मैले आजको दिनमा चाहिँ मण्डलीमा भारी अभिषेकको घोषणा भइराखेको प्रभुबाट मैले अनुभव गरिरहेको थिएँ। त्यो दिन चाहिँ आज मैले यो बिहानी भेट्टाएँ, त्यो चाहिँ मैले कसैलाई पनि भनेको थिएन, मेरा साथीहरूले मेरो लागि प्रार्थना गरिराख्नु भएको थियो। र म तपाईँलाई अनुरोध गर्दछु, जहिले पनि वचनको सेवकाई छ भनेर जब मण्डलीबाट सूचना प्रकाशित हुन्छ, सूचना पछिको दिनहरू चाहिँ तपाईँले यदि वचनको लागि प्रार्थना गर्नुभएको छैन भने प्रियहरू, त्यो वचन चाहिँ प्रभावशाली हुन सक्दैन। तपाईँ र मेरो लागि वचन चाहिँ एकदमै मुख्य छ, त्यो वचनभित्र रहनु हो भने चाहिँ हप्ता दिनभरि हामी वचन बोल्ने दासहरूको लागि प्रार्थना गर्नुपर्छ। पढेकोले मात्र होइन प्रियहरू, आत्मामा बहेर जानेहरूले चाहिँ पवित्र वचनहरूलाई पनि प्रस्ट्याउन सक्छ। अहिले हामी हेर्छौँ भने मैले उच्च पार्न खोजेको छैन, पवित्र आत्माले आफै उच्च पारिराख्नु भएको छ। रुद बहिनीलाई त्यति बाइबलको खण्डहरू थाहा नभए पनि आत्माद्वारा चाहिँ धेरै प्रकाशमा उहाँ वचनबाट बोल्नुहुन्छ, अनि त्यही प्रकाशको वचनहरूबाट धेरै अनि आशिषहरू बाँड्दै हुनुहुन्छ। त्यसै कारणले गर्दाखेरि पनि वचन चाहिँ पवित्र आत्माको प्रेरणाबाट पाएको कारणले गर्दा हरेकले चाहिँ वचनको लागि प्रार्थना गर्नु नितान्त आवश्यकता छ। यो चाहिँ बाध्यतामा परेर होइन, करकापमा होइन, तर तपाईँ यदि प्रभुमा सच्चिन चाहनुहुन्छ भने, सिक्न चाहनुहुन्छ भने, तालिम लिन चाहनुहुन्छ भने, तपाईँ धार्मिकतामा जिउन चाहनुहुन्छ भने, तपाईँले चाहिँ वचनको लागि धेरै प्रार्थना गर्नुहोस्। धेरैजनाले भनेको मैले सुनेको छु, केही समय अगाडि मैले पनि यो भनेको थिएँ, मैले वचन बाँड्न जान्दैन थिएँ, जब बागबजार मण्डलीबाट यो कस्केरी मारनाथा छुटेको थिएन, त्यो बेलामा चाहिँ हामी दुःख सुख घरेलु झुन्डरीमा सहभागी हुन्थ्यौँ, प्रार्थना गर्थ्यौँ। एक दिन मेरो मण्डलीको अगुवाहरूले मेरो लागि चाहिँ वचन बाँड्नु अर्को हप्ता भनेर घरेलु सङ्गतिमा भन्नुभयो। तब म एक महिनासम्म सङ्गति नै गइनँ, म त धेरै रोएँ पो। मलाई त यो अगुवाले मान्छे नगनेर बेइज्जत गर्न लागेको रहेछ। म वचनै जान्दैन थिएँ, बाइबल मेरो हातमा हुन्थ्यो, पढ्थेँ, तर अर्थ खोल्ने शक्ति मसँग थिएन। अनि म धेरै रोएँ, मलाई त लाजमा पार्नलाई फलाना अगुवाले बरु नआइज भनेको भए हुन्थ्यो नि भन्नेसम्म म पुगेँ। र म प्रार्थना गरेँ, त्यही चिन्ता फिक्रीहरूमा मैले आफ्नो जीवनहरू बिताइरहेको थिएँ। जानी नजानी म मण्डलीमा जान्थेँ, तर प्रभुको दास एकजना दिदी दार्जिलिङबाट आउनुभयो, अनि उहाँको सामु जब उहाँ भविष्य वक्ता हुनुहुन्थ्यो, पहिला नै उहाँले अगमबाणीहरू बोल्नुहुन्थ्यो, त्यो समयमा चाहिँ जब उहाँले प्रार्थना गर्नलाई धेरै व्यक्तिहरू बोलाउनु भयो, अनि म चाहिँ गइनँ, तर म एउटा कुनामा बसेर प्रार्थना गरिरहेको थिएँ। उहाँ मेरो सामु आउनुभयो अनि उहाँ बोल्नुभयो, छोरी तैँले त परमेश्वरको वचनलाई शङ्का गरिरहेको रहेछस्, प्रभु तसँग वचनबाट भएर बोल्नुहुन्छ। अनि मलाई त म प्रार्थना गर्दा गर्दै मैले प्रार्थना छोडेँ अनि हाँसो लाग्यो, मैले वचनै बोल्न जान्दैन के भनिराखेको होला भनेर म चाहिँ प्रार्थना रोकेर एकछिन चुप्पो लागेर बसेको। त उहाँ दिदीले भन्नुभयो, तैँले पत्याएको छैनस्, तैँले किन नपत्याएको, गएर हेर, एउटा खण्डलाई मात्र घरमा गएर पाठ गर, अनि त्यो खण्डबाट चाहिँ पवित्र आत्माबाट तँसँग वचन कसरी बोल्दछ अनि बल्ल तैँले थाहा पाउनेछ। म त त्यति मात्र भनेको थियो, कहिले गएर त्यो भनेको कुरालाई विचार गर, म त हस् प्रभु धन्यवाद आमिन भनिनँ, म त कहिले छुट्लाएर सङ्गति छुट्लाएर म घर गएर एउटा खण्ड पल्टाउँछु, त्यहाँबाट पवित्र आत्माबाट मलाई कसरी प्रकाश आउँछ भन्ने कुरा चाहिँ मलाई त जाँच्न पो मन पऱ्यो। त्यसपछि चिच्चो चिनो कति ढिलो भए जस्तो लाग्यो त्यो दिन सङ्गति छुटेको, छिटो छिटो म घर गएँ अनि मैले एउटा खण्डलाई, मैले गाह्रो पनि खण्ड होइन एउटा खण्ड जुन आउँछ मैले पल्टाएँ। त्यसपछि यो चाहिँ कसरी आउँदो रहेछ त मैले त पढ्न त सर पढेँ, अनि यो पर्व त मैले पहिला पनि पढेको, यसको अर्थ के हो, तब मैले एकदमै अध्ययन गरेर त्यही वचनलाई हेरिराखेको थिएँ नि। प्रभुले चाहिँ यो भनेको यो हो, यो भनेको यो, अचम्म प्रकारले मसँग चाहिँ पवित्र आत्माको शक्ति ममा भएको मैले अनुभव गरेँ। त्यसपछि वचनको अर्थ ठ्याक ठ्याक ठ्याक, यसको अर्थ यो हो, यो भनेको यस्तो यस्तो, तब मैले प्रभुलाई धन्यवाद दिएँ, प्रभु मलाई क्षमा दिनुहोस्, मैले धेरै पटक शङ्का गरेर म धोका खाएको व्यक्ति भएको कारणले गर्दा आज तपाईँ आफ्नो दासीलाई मेरो सँग पठाउनु भयो। अनि त्यो दिनदेखि चाहिँ मैले वचन सक्दो नसक्दो मैले प्रचार गरिराखेको छु। यो चाहिँ मेरो बलले, अनि छोराले भन्दै हुनुहुन्थ्यो मेरो शिक्षाको कुराहरूले होइन, म एकदमै कम पढेको भएको कारणले गर्दा म शिक्षामा पनि घमन्ड गर्न सक्दिनँ। त्यो शिक्षा त अहिलेको लागि केही पनि होइन, अहिलेको छोराछोरीहरू सानो सानो नानीहरू एसएलसी पास गरे, क्याम्पस पढिसके, तर हामी त त्यो समयमा त्यति थोरै पढेको व्यक्ति भए त पनि प्रभुले चाहिँ मेरो शरीरलाई होइन रहेछ, तर प्रभुले चाहिँ मेरो हृदयलाई हेर्नु भएको रहेछ, मेरो आत्मालाई प्रभुले देख्नु भएको रहेछ भन्ने कुरालाई चाहिँ मैले बुझ्न सकेँ। र तपाईँहरूलाई पनि म भन्न चाहन्छु, तपाईँहरू पनि कमजोर नबन्नुहोस्। आजको वचनअनुसार पवित्र आत्मा र वचनको जहिले पनि खोजी गरिराख्नुहोस्, भर परिराख्नुहोस्। प्रभुमा भरोसा गर्नेहरू कहिले लड्ने छैन, प्रभुलाई विश्वास गर्नेहरू कहिले लाजमा पर्ने छैन। उहाँले प्रतिज्ञासँग बोल्नु भएको वचन तपाईँहरूको हृदयमा सदा सदा राज गरिरहन् भन्ने म चाहन्छु। हुन्छ, वचन यतिमा नै, मैले कुनै वचनको शब्दहरू